जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर, पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452 46174। नमस्कार, अर्पण सबैका लागि, सुधैका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुचिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। चित्त नबुझी आफ्नो नाम अनुमोदन नगर्न संसदीय सुनवाई विशेष समितिलाई न्यायाधीश देवेन्द्र गोपालको चुनौती। सर्वोच्च अदालत आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर राजनीतिक विषयमा प्रवेश गरेको भन्दै सभासदद्वारा आलोचना। राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानीमा जारी महाधिवेशनमा आजदेखि बन्द सत्र सुरु। महाधिवेशनले नयाँ नेतृत्व चयन, पार्टीको विधान संशोधन र भावी कार्यदिशा तय गर्ने। लामो समयको राजनीतिक संक्रमणपछि युक्रेनमा आज राष्ट्रपति निर्वाचन सुरु। बेल्जियमको राजधानी ब्रसेल्समा बन्दुकधारीद्वारा गोली प्रहार गरी 4 जनाको हत्या। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि 2 वटा खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठले चित्त नबुझी आफ्नो नाम अनुमोदन नगर्न संसदीय सुनवाई विशेष समितिलाई चुनौती दिनुभएको छ। आज समितिमा सभासदले सोधेका प्रश्नको जवाब दिँदै श्रेष्ठले आफू माथिको आरोपकै भरमा अनुमोदन नगर्ने भए नगर्न समितिलाई चुनौती दिनुभएको हो। काठमाडौँ जिल्ला न्यायाधीश हुँदा 7 क्विन्टल चरेस क्यानाडा पुर्याउने व्यक्तिलाई घुस लिएर छुट दिएको भन्ने विषयमा सभासदले सोधेको प्रश्नमा उहाँले आरोप पुष्टि नभएको बताउनुभयो। अभियोग लाग्ने नै दोषी प्रमाणित हुनु होइन, श्रेष्ठले भन्नुभयो, मैले आफ्नो कुरा राख्ने मौका पाएँ, चित्त नबुझी अनुमोदन नगर्नुहोला, यसमा मेरो भन्नु केही छैन। आफ्ना विरुद्ध समाचार लेख्ने पत्रिकाले त्यो पुष्टि गर्न नसकेको श्रेष्ठको दावी छ। न्याय महँगो नभई शुल्क महँगो भन्दै श्रेष्ठले चिन्दै नचिनेका कानुन व्यवसायी र व्यक्तिले चिनेको भनेर न्यायाधीशहरूलाई बेच्ने गरेको उहाँले बताउनुभयो। यस्तै सभासदहरूले सर्वोच्च अदालतले बेला बखत आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर राजनैतिक विषयमा प्रवेश गरेको भन्दै आलोचना गरेका छन्। व्यवस्थापिका संसदको संसदीय सुनवाई विशेष समिति बैठकमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश ओम प्रकाश मिश्रसँग सुनवाईका क्रममा अधिकांश सभासदले न्यायपालिका राजनैतिक विषयमा प्रवेश गरेको भन्दै धेरै प्रश्न सोधेका छन्। नेकपा एमालेका राजेन्द्र पाण्डेले सर्वोच्च अदालत राजनैतिक विषयमा प्रवेश गरेर ओभर स्मार्ट बन्न खोजेको आरोप लगाउनुभयो। संसदीय सचिवालय सिंहदरबारमा जारी बैठकमा सभासदहरूले अदालतमा हुने गरेको अनियमितता, ढिला सुस्ती अन्त्य गर्ने बारे प्रश्न गरिरहेका छन्। उनीहरूले न्यायालयमा हुने भ्रष्टाचार, सेटिङ र बिचौलियाको विषयमा पनि प्रश्न उठाएका छन्। एकीकृत नेकपा माओवादीको पदाधिकारी स्थायी कमिटी र पोलिट ब्युरो सदस्यहरूको चुनावका लागि नेताहरू पेरिस डाँडा स्थित कालीमा छुटेका छन्। तर बैठकमा भट्टराई पक्षी माथि रचना नेताहरू भने अनुपस्थित रहेका छन्। नोट अफ डिसेन्ट लेखेर बैठकमा अनुपस्थित रहेका नेताहरूमा डाक्टर बाबुराम भट्टराई, टुकबहादुर रायमासी, देवेन्द्र पौडेल, हिस्ला एमए नवराज सुवेदी, प्रभु शाह, गंगा श्रेष्ठ, खगराज भट्ट, देवी खड्का, खेमलाल देवकोटा, सुशीला श्रीपाली र लीला बहादुर थापा मगर रहेका छन्। मनोनित केन्द्रीय कमिटीले पदाधिकारी स्थायी कमिटीको निर्वाचन गर्नु औचित्य नहुने भन्दै तेह्र नेताले नोट अफ डिसेन लेखेको र चुनावमा भाग नलिएको केन्द्रीय सदस्य हेमराज भण्डारीले बताउनुभयो। यद्यपि नोट अफ डिसेन नलेखेका भट्टराई पक्षका केही नेताहरू भने बैठकमा सहभागी भएका छन्। संविधान सभाको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ। संविधान सभा निर्वाचनमा दुई ठाउँमा विजय सभासद होले साढे पछि असार आठ गते चार ठाउँमा उपनिर्वाचन हुँदैछ। आज दलहरूले उम्मेदवारी दर्ता गर्ने तयारी छ। सबै ठाउँमा प्रमुख तीन दल बीच प्रतिस्पर्धा हुने देखिएको छ। दलहरूले यसअघि नै उम्मेद्वार तय गरिसकेका छन्। आज बिहान दस बजेदेखि पाँच बजेसम्म उम्मेद्वार दर्ताको समय दिएको निर्वाचन कार्यालयले सुनाएको छ। गत मङ्सिर चार गते भएको निर्वाचनमा दुई दुई स्थानबाट विजयी उम्मेद्वारले छाडेको काठमाडौँ दुई, चितवन चार, बर्तिया एक र कैलालीसम्म उपनिर्वाचन हुने भएको छ। यस्तै उपनिर्वाचनको लागि काठमाडौँ क्षेत्र नम्बर दुईबाट नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ र एनेकपा माओवादीका लीलामणी पोखरेलले आफ्नो उम्मेदवारी मनोनित दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्नु अघि एमाले उपत्यका संयोजक समेत रहेका कृष्ण गोपाल श्रेष्ठ कार्यकर्ताहरूको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराएको एमाले काठमाडौँ जिल्ला अध्यक्ष निर्मल कुइकेलले बताउनुभयो। त्यसअघि माओवादी नेता लीलामणि पोखरेलले पनि कार्यकर्ताहरूको जुलुससहित सभागृह पुगेर उम्मेदवारी मनोनित दर्ता गराउनु भएको थियो। पोखरेलसँगै माओवादी नेता शालिग्राम जमल कट्टेलले पनि निर्वाचन कार्यालयमा पुग्नु भएको थियो। गत मङ्सिर चार गते भएको संविधान सभा निर्वाचनमा काठमाडौँ दुईबाट एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल विजयी हुनुभएको थियो। चितवन चार, बर्दिया एक र कैलालीसम्म उम्मेद्वारहरूले जुलुससहित निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने क्रम जारी रहेको छ। प्रधानमन्त्री सुशील कोइरालाले भोलिदेखि हुने भारत भ्रमणका बारेमा आज पनि विभिन्न दलका नेताहरूसँग परामर्श गर्नुहुने भएको छ। आजको छलफलमा उहाँले नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागिताका बारेमा जानकारी गराउनुहुनेछ। प्रधानमन्त्री कोइरालाले यसअघि नै मोदीको शपथ ग्रहणमा उपस्थितिका बारेमा राष्ट्रपति डाक्टर रामवरण यादवसहित शीर्ष नेताहरूलाई जानकारी गराइसक्नु भएको छ। प्रधानमन्त्री कोइराला भोलि मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जाँदै हुनुहुन्छ। प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारले आज सरकारको सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरिएको भए पनि समय भने तय भइ नसकेको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानीमा जारी महाधिवेशनमा आजदेखि बन्द सत्र शुरू भएको छ। कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्द सत्रमा पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गरेको कार्ययोजना सहितको राजनीतिक प्रस्तावका बारेमा छलफल भइरहेको छ। बन्द सत्रका क्रममा महामन्त्री चन्द्रबहादुर गुरुङले सांगठनिक कार्ययोजना प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। शनिबार खुला मञ्चमा उद्घाटन भएको महाधिवेशन चार दिनसम्म चल्नेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन, पार्टीको विधान संशोधन र भावी कार्यदिशा तय गर्नेछ। महाधिवेशनमा देशभरबाट 2000 भन्दा बढी प्रतिनिधि र 600 जना पर्यवेक्षक सहभागी छन्। पूर्वी चितवनको एकमात्र सरकारी अस्पताल बकुल्लर रत्नगर अस्पतालमा डायग्नोसिस सेवा सुरु हुने भएको छ। बकुल्लर रत्नगर अस्पतालले राष्ट्रिय मृगौल उपचार केन्द्र काठमाडौँको सहकारीमा यो सेवा सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। चितवनमा यसअघि दुईवटा मेडिकल कलेजले मात्रै डायग्नोसिस सेवा दिँदै आएका थिए। विशेष गरी विपन्न वर्गका परिवारका लागि सेवा दिने उद्देश्य रहेको पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। विशेष गरी आर्थिक अवस्था कमजोर भएकाले यस अस्पतालबाट सेवा पाउने भन्दै डाक्टर पौडेलले यो रोगको उपचारका लागि ठुला मेडिकल कलेज र काठमाडौँ जानुपर्ने बाध्यता हट्ने बताउनुभयो। यस्तै पत्रकार सम्मेलनमा राष्ट्रिय मृगौला उपचार केन्द्रका डाक्टर ऋषि कुमार काफ्रेले रत्नगरमा यो सेवा सुरु भएपछि काठमाडौँ धाउनु पर्ने बाध्यता हट्ने र त्यहाँ हुने भिडभाड घट्ने दावी गर्नुभयो। रत्नगर अस्पतालले भरतपुरको सरकारी अस्पतालसँग सहकार्य गरेर सेवा सञ्चालन गरे पूर्वी चितवन बाहेक अन्य क्षेत्रका बिरामीहरू पनि रत्नगर आउन बाध्य पर्ने बताउनुभयो। कुनै पनि सेवा सञ्चालन गर्न चुनौती हुने भएकाले यसलाई दीर्घकालसम्म जोगाइराख्ने क्षेत्रका सबै सरकारवालाहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो। अहिले पाँचवटा मेसिन यहाँ ल्याइएको जानकारी दिँदै डाक्टर काफ्रेले यो सेवा सञ्चालन गर्न करिब 2 करोडको लागत लाग्ने बताउनुभयो। पत्रकार सम्मेलनमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जनी अहमद शेखले पूर्वी चितवनलाई मात्रै केन्द्रित नगरी तराई जिल्लाका बिरामीहरूलाई पनि यो सेवाका लागि समेट्नु पर्ने बताउनुभयो। उहाँले छोटो समयमा अस्पतालले यो सेवा ल्याउन पाउने नै महत्वपूर्ण कुरा भएको भन्दै टिकाइराख्न सबैलाई आग्रह गर्नुभयो। यो सेवा सञ्चालनका लागि बकुल्लर रत्नगर अस्पतालले 20 लाखको लागतमा भौतिक पूर्वाधार निर्माण गरेको छ। पत्रकार सम्मेलनमा रत्नगर औद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्वालले कार्यक्रम ल्याउनु ठूलो कुरा नहुने भन्दै दीर्घकालसम्म प्रभावकारी ढंगले सेवा सञ्चालन गर्नुपर्ने औलाउनुभयो। 1500 बेडको क्षमता रहेको बकुल्लर रत्नगर अस्पतालले हाल 24 घण्टा सुत्केरी सेवा, भिडियो एक्सरे सेवा, डेन्टल सेवा प्रदान गर्दै आइरहेको छ। रौतहटको सदरमुकाम गौरमा आज हावाहुरीले विद्यालयको साना भत्काउँदा 3 विद्यार्थी घाइते भएका छन्। कोअपरेटिभ इङ्ग्लिस बोर्डिङ स्कुलको साना भत्किँदा त्यहाँ 2 कक्षामा पढ्ने महम्मदपुर गाविस 2 का रविशंकर जैसवाल र दिपेन्द्र जैसवाल, पिपरिया 2 का रूपेश जैसवाल घाइते भएका हुन्। सामान्य हावाहुरी चल्दा पनि साना उडेको स्थानीय बासिन्दाले बताएका छन्। हावाहुरीले विद्यालयको टालेको छाना खस्ता विद्यार्थीहरूको टाउकोमा चोट लागेको प्रहरीले सुनाएको छ। उनीहरूको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ। 3 जना विद्यार्थी उक्त स्कुलको होस्टेलमा बसेर अध्ययन गर्दै आएका थिए। पोखरा र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान 8:32 जाँदा करिब 5 सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पले क्षति भए वा नभएको र कति रेक्टर स्केलको भूकम्प गएको हो भन्ने बारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणसँगै भारत भ्रमणको प्रसङ्गले किन चर्चा पाएको होला? ए स्वाभाविक हो, बीच सम्बन्ध प्रगाढ हुने विश्वास भएर होला, सी हात्ती आयो हात्ती आयो हुस्सा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44:55 वा 45:55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालु ट्राफिक खबरको यति बेला नानगढ हेटोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656363063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै अहिले घाम लागे तापनि बेलुका भने पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार लामो समयको राजनैतिक संक्रमणपछि युक्रेनमा आज राष्ट्रपति निर्वाचन भइरहेको छ। युक्रेनको इतिहासमै सबैभन्दा महत्वपूर्ण मानिएको आजको निर्वाचनमा 18 जनाले उम्मेदवारी दिएका छन्। पूर्वी युक्रेनमा रुस समर्थक र युक्रेनी सेनाबीच लडाईँ चलिरहेको बेला भएको राष्ट्रपति निर्वाचनलाई महत्वका साथ हेरिएको छ। यस निर्वाचनले युक्रेनलाई एकताबद्ध बनाउन मद्दत पुग्ने अधिकारीहरूको भनाइ छ। फेब्रुअरीमा राष्ट्रपति भिक्टर यानुको बीचलाई आन्दोलन मार्फत पदच्युत गरेपछि युक्रेनमा राजनैतिक संक्रमण गरिरहँदो अवस्थामा छ। राष्ट्रपति यानुको बीचलाई पदच्युत गरिएपछि चुलिएको संक्रमणले युक्रेनलाई छेद विच्छेद बनाइसकेको छ। रुस समर्थकहरूको बाहुल्यता रहेको युक्रेनको क्रिमिया रुसमा मिले भइसकेको छ भने रुस समर्थक र युक्रेन समर्थक बीच झडपका घटना भइरहेका छन्। बेल्जियमको राजधानी ब्रसेल्समा रहेको यहुदी संग्रहालयमा एक बन्दुकधारीले अन्धाधुन्धा गोली प्रहार गरी 4 जनाको हत्या गरेका छन्। ब्रसेल्सका मेयर म्यान मियारले गोलाबारीमा 3 पुरुष र 1 महिलाको मृत्यु भएको बताएका छन्। घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन्। स्थानीय सञ्चार माध्यमहरूका अनुसार कारमा आएका हमलाकारी गोली प्रहारपछि पुनः कार चढेर फरार भएका थिए। बेल्जियममा करिब 42,000 यहुदीहरूको बसोबास रहेको छ। तीमध्ये धेरै जसो राजधानी ब्रसेल्समा बसोबास गर्छन्। त्यहाँका मेयर वानले यो घटना संयोग मात्र नभएको दावी गरेका छन्। अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आज पनि 2 वटा खेल हुने भएका छन्। नेपाली समयअनुसार अपराह्न सुबा 4 बजेपछि सुरु हुने खेलमा प्ले अफमा पुगिसकेको किङ्स इलेभेन पन्जाब र प्रतियोगिताबाट बाहिरिसकेको दिल्ली डेयर डेभिल्स भेट्नेछन्। तेह्र खेलबाट पन्जाबको व्यस्तता समान खेलबाट दिल्लीको 4 अङ्क छ। यस्तै आजको दोस्रो खेलबाट प्ले अफमा पुग्ने टिमको टुङ्गो लाग्नेछ। बेलुका सुबा 8 बजेपछि हुने खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ। तेह्र खेलबाट राजस्थानको 14 अङ्क छ भने समान खेलबाट मुम्बईले 12 अङ्क मात्रै जोडेको छ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। चित्त नबुझी आफ्नो नाम अनुमोदन नगर्न संसदीय सुनवाई विशेष समितिलाई न्यायाधीश देवेन्द्र गोपालको चुनौती। सर्वोच्च अदालत आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर राजनैतिक परिवेशमा विषयमा प्रवेश गरेको भन्दै सभासद्द्वारा आलोचना। राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानीमा जारी महाधिवेशनमा आजदेखि बन्द सत्र सुरु। महाधिवेशनले नयाँ नेतृत्व चयन, पार्टीको विधान संशोधन र भावी कार्यदिशा तय गर्ने। लामो समयको राजनीतिक संक्रमणपछि युक्रेनमा आज राष्ट्रपति निर्वाचन सुरु। बेल्जियमको राजधानी ब्रसेल्समा बन्दुकधारीद्वारा गोली प्रहार गरी 4 जनाको हत्या। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि 2 वटा खेल हुने। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुचिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली, चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन